नमस्ते नमस्ते अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण 4.5 मेगाहर्जको यो सन्डे एपिसोड प्रोग्राम जस्ट फर इन्जोयमा को साथमा आज हामी दुईजना छौँ, छुट्टै अनुभूति लिएर आएका छौँ। मसँग हुनुहुन्छ आज साथमा म लक्ष्मण सापकोटा एलेक्स ब्रु के अनि म चाहिँ तपाईँको दिलको साथी राजन दिल गुरुङ। सबैलाई धेरै धेरै स्वागत छ जस्ट फर इन्जोयमा। हामी जस्ट फर इन्जोयमा मात्र इन्जोय गर्ने प्रयास गर्नेछौँ, जसको लागि तपाईँ आउनुपर्ने हुन्छ 0556 63 332 र 5 63 333। यस फ्रेन्ड, तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np प्रस्तुत भइरहेको प्रोग्राम जस्ट फर इन्जोयमा हुनुहुन्छ। यहाँ आउनुहोस्, दुईवटा टेलिफोन लाइन 0556 63 332 अनि 0556 63 333 तपाईँको लागि खुल्ला गरेका छौँ। तपाईँको सन्देश सम्झना, तपाईँको आफन्तजन प्रियजनको माझमा पुर्याउने इच्छा चाहना छ भने आफ्नो मोबाइल उठाउनुहोस् र थिचिहाल्नुहोस् अनि आइहाल्नुहोस्। हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेन्सन पार्टनर राज पौडेल। आज पनि हामीसँग निकै रमाइलो रमाइलो कुरा छ साथमा। आज हामी तपाईँलाई सोध्नेछौँ, यो वर्षको विश्वकपमा तपाईँ कुन देशलाई समर्थन गर्दै हुनुहुन्छ? अब एलेक्स ब्रोले चाहिँ कुरो निकालिहाल्नुभयो होइन, आवाज उठाइहाल्नुभयो, अनि एलेक्स ब्रोको चाहिँ सपोर्ट चाहिँ कसको लागि? म सपोर्ट गर्ने एउटा मेरो एकदमै नितान्त फरक टोली छ, फरक देश छ। गाना त्यो चाहिँ म अन्त्यमा भन्नेछु होइन, गाना हो मलाई थाहा छैन, अनुहार पनि त्यतैतिर जस्तो मिल्ने ट्याग अफ्रिका नखेलेर मात्रै हो। राजको कामै अब अरूलाई उडाउने, त्यो बाहेक अरू केही नै छैन होइन राज। ए मलाई फेरि उडाउने भनेपछि उहाँ त्यो बुद्ध एयरलाइन्स यताउता सब बन्द होला नि, मैले उडाउनु थालेँ भनेर। म मात्रै राजनसँग होइन, म एकदम अरू फ्रेन्डसँग पनि कुरा गर्न चाहन्छु। त्यसको लागि आउनु पर्यो 0556 63 332 र 5 63 333। राजनले बालकुनी दाँत देखाएर सिराज जस्तो लागिरहेछ आज। क्लोजअप गरेर आएको होइन, कहिले कहीँ डाबर लाल दन्तमञ्जन पनि हुन्छ, आज चाहिँ क्लोजअप गरेको भएर चाहिँ देखाइरहेको। अनि उता राज चाहिँ के गरिरहेछ? त्यो कालो गक्स चाहिँ आमामामा टाउकोमा राखेको, पुरै बादल लागिरहेछ जस्तो लागिरहेछ राजलाई हो। अनि एलेक्स ब्रोको यो बडी सडी देख्दा कि मलाई यस्तो डा लाग्छ कि यो सलमान खानको भन्दा पनि बवाल के। यो सलमान खान अब बडी अब यस्तै हो, राम्रो मान्छेको बडी राम्रै। नेपाली हाँस्य कलाकार केदार घिमरेसँग मिल्ने के यो राजनको कसरी बनाएको यो बडी? राजनको बानी खराब छ, मैले राजनले भने केही कुरा पनि सुनिरहेको छैन होइन, त्यही भएर चाहिँ अब आउनु पऱ्यो 0556 63 332 5 63 333 हामी रमाइलो गर्ने प्रयास गर्नेछौँ। जस्ट फर इन्जोय प्रोग्राममा हुनुहुन्छ तपाईँ, हामीलाई www.radioarpan.com.np मार्फत पनि सुन्दै हुनुहुन्छ होइन त। र हाम्रो जस्ट फर इन्जोयको पेजको बारेमा पनि थोरै कुराकानी गरौँ। जस्ट फर इन्जोय पेजलाई लाइक गर्न सक्नुहुनेछ, फेसबुकमा जानुहोस्, सर्च बक्समा जस्ट फर इन्जोय सर्च गर्नुहोला, त्यहाँनिर पेज देख्नुहुनेछ, त्यसमा पनि कमेन्ट पोस्ट गर्न सक्नुहुनेछ, जसलाई हामीले कार्यक्रममा प्रसारण गर्नेछौँ होइन राज। राज एउटा सङ्ग सुनौ न, राजको रोजाइमा आज एउटा सङ्ग सुन्छौँ हामी, कस्तो खाले रोजाइ हुनेछ होइन, लेट्स प्ले। बस्ती छ यो हावामा, दुरुस्तै यो मनमा, छोसुजै छ यो बाफुमा, हो सुस्तै यो तनमा, बिन्दास यो chapali hai chapali hai chapali chapali chapali chapali hai basti cha yo hawa ma duro stay yo mana ma chose jai cha yo bafu ma hose stay yo tan ma indas yo hai chapali hai chapali hai chapali chapali chapali chapali ha khushiko masile leknu cha manako yo sapani afrikar mal fernu cha jivan ko yo हुन्छ सुनौलो बिहानी बिन्दास Chapali chapali chapali chapali hai यो मन देख्नु छ देखाउनु छ सुनौलो कहानी बिन्दास योलाई चपली हाई चपली हाई चपली हाई गीत खतरा चोइस गरे त राजले राज भनेको राज हो नि यार राज बबल राज हो नि राजको चोइस खतरा लाग्यो है आज चाहिँ मलाई एकदम के हो अनि सधैँ खतरा हुन्छ कि अनि एलेक्स ब्रु यो फिफा वर्ल्ड कप 2014 कहिलेबाट स्टार्ट हुँदैछ यो भन्नु पऱ्यो थोरै जानकारी पनि दिउँ न यो फिफा वर्ल्ड कप कहिलेबाट सुरु हुँदैछ अब त्यो त सबैलाई थाहा नै छ अब धेरै दिन बाँकी छैन अब मात्रै चार दिन बाँकी छ होइन चार दिन भनेको कति गते हो चार दिन भनेको अब गते त कन्भर्ट गरेर आफै गरे भइहाल्यो नि राजन दिल गुरुङले हिसाब यति हिसाबमा यति जान्नु भएको भए म कहाँ यहाँ हुन्थेँ म कहाँ कहाँ हुन्थेँ देश चलाउनु गइसक्थेँ राजनको यही बानी त नराम्रो छ सबै कुरा एकदमै के गरिरहेको कख कख लेखेको हो सिक्दैछ कबाट नि त्यो मैले खोज्दैछु अनि खोजेपछि भन्छु नि त क ख ग घ अनि किन म नलेखेर चलेको फेरि जान्नु पऱ्यो नि सिक्दैछ है च पछि छ आउँछ छ ज अनि एबिसिडी पुरै आउँछ कि आउँदैन नि ज्ञान कति जान्ने छु बित्दै भने राजनको पढाइ खासै राम्रो छैन अहिले मन्टेश्वरी पढ्दै हो राजनले अब भर्खरै भर्खरै मन्टेश्वरी जाँदैछ होइन अनि टिफिन चाहिँ के लान्छ नि राजनले टिफिन आलु परौठा टिफिन आलु परौठा अनि त्यसपछि साथीहरू सबै खाइदिन्छ होला फेरि है त्यसमा चाहिँ अब लक्ष्मणै अगाडि हुन्छ होइन होला यहाँनिर एउटा कुरो चाहिँ म तपाईँहरूलाई अवगत गराउँदछु फिफा वर्ल्ड कप 2014 कुन देश वर्ल्ड कप च्याम्पियन होला भनी नारायणगढ फुटबल क्लब एनएफसीले गरेको विजेता देशको पूर्वअनुमान कार्यक्रममा सहभागी फुटबल प्रेमीहरूको नाम चाहिँ हामी भन्न भ्याउँदैनौँ किनभने धेरै साथीहरू छन् उनीहरूले पूर्वअनुमान गरेका विजेता देशको नामहरूमध्येमा सबैभन्दा अगाडि चाहिँ कुन परेको छ यसलाई सबैभन्दा अगाडि चाहिँ कुन परे होला खै म त भन्नै सक्दिनँ नेपाल के ठाउँ होला हेर अब स्पष्टसँग भन्नु पऱ्यो नि देखि देखि पनि म भन्दिनँ केही पनि के तपाईँले रोजेको देश घाना होइन होइन सेनेगल देश अहिले छँदै छैन नि के सेनेगल लागिसकेको हेर हो ल ल भर्खरै उता एकजना विद्यार्थी आउनु भएको छ मन्टेश्वरी पढेर है रामु आचार्य राम आचार्यले चाहिँ ब्राजिल भनेर भन्नुभएको छ होइन यहाँ 160 जनामध्ये चाहिँ 83 जनाले चाहिँ ब्राजिलले रोज्नु भएको छ अब रामु आचार्य पनि थपेपछि 84 जना भयो एलेक्स ब्रु त घानातिर म पनि ब्राजिलमै पर्छु साथीहरू होइन समर्थन त सबैलाई छ तर पनि ब्राजिलप्रति चाहिँ एउटा इमेज बनेको छ कि सायद पेलेले गर्दा नि हुनसक्छ है खेल्छ यसपालि पेले नखेले पनि पेलेको राष्ट्र ब्राजिल त्यसमा पनि त्यसमा अब सचिनको बुवाले खेल्ने भएको कारणले अब गेम जित्छ भन्ने त कुनै तुक भएन है राजन पाखुरा सलमान खानको जस्तै जस्तै बनाउनु खोजेर केदार घिमरेको जस्तो बनाएको भएर चाहिँ मसँग निखोजिरहेको कि जस्तो लागिरहेको छ कार्यक्रम सकेपछि ब्राजिलले यसपालि 100% हार्छ है समर्थन नगर्दा हुन्छ अनि कसले जे छ त कसले घानाले छँदैछ नि एउटा देश घाना होइन कि राजा खालि एकदम जोक्स मात्रै गरिरहन्छ है, घुमाएर भनिरहेछ होइन। एलेक्स ब्रोले भन्नु खोजेको चाहिँ स्पेनलाई हो, स्पेनको स्क्वाड पनि राम्रो देखिराखेको भएर चाहिँ त्यो भनेर हो होइन। मन्टेसोरीको कुराहरू साह्रै अलिकति हुने छन् कि, लक्ष्य पनि त्यस्तै चम्किया चम्किया गर्छन् फेरि पनि होइन। हौ यस्तै रमाइलो कुराकानी गर्न चाहनुहुन्छ तपाईँ, आउन सक्नुहुनेछ 0556 63 332 र 5 63 333। लक्ष्मणले भन्दा पनि निकै हाँस लाग्ने कि, आज क्लोजअप गरेको भएर पनि हुनसक्छ होइन, दाँचे देखाइरहनु मन लाग्छ। अनि राजले के गरिरहेको छ उता, ला ला ला ला ला गरिरहेछ, ऊ पनि ब्राजिलकै समर्थन हो एकदम एकदम। ल ल होइन राज, कसले जित्छ अरे ब्राजिल? मैले जित्छु भनिरहेको छु त, नो डाउट भन्दा हो र होइन, घरमा गएर होइन, उसले ब्राजिलसँग त्यो कम्प्युटरमा खेल्ने गरेको छ नि त, त्यही भएर मैले कहिलेकाहीँ म पनि खेल्छु फिफा 2006 चाहिँ खेलिरहेको छु अझसम्म 2014 आइपुग्दा पनि है, किनभने त्यो गेम चाहिँ निकै उत्कृष्ट बनेको रहेछ कि। ल ठिक छ, अब राजनले अब ब्राजिलको समर्थन गरिरहेछ होइन, ब्राजिलको चाहिँ के चाहिँ त्यस्तो गुण छ र यसपालिको विश्वकप ब्राजिलले जित्छ जस्तो लागेको छ? के चाहिँ छैन त्यो भन्नु पऱ्यो नि, के चाहिँ छ कि, अब के चाहिँ छैन कि, यो पछिल्लो समयमा जति खेलिरहेछ नि अभ्यास खेलहरू त्यो चाहिँ सबै यस्तो हो कि साथी, कस्तो हुन्छ भने होइन, अब होम ग्राउन्डमै लगेर अलिक धेरै गोल हान्दा पनि मजा आउँदैन कि। होइन होइन होइन, त्यो त के भन्छ नि, हुने बिरुवाको चिल्लो पात भन्छ नि, त्यस्तै गरेर चाहिँ जितिरहेछ कि, त्यस्तै गरेर कष्टप्रद जितिरहेछ कि, बल्ल बल्ल बल्ल बल्ल बल्ल बल्ल एक गोल शून्यका विरुद्ध एक गोल। होइन अरू टिमलाई डिप्रेसनमा नपारौँ भन्ने सोचले गर्दा पनि ब्राजिल कस्तो राम्रो छ होइन, स्पेनले नि 3 गोलले हारायो भने फेरि त्यो कुरो याद गराउन फेरि होइन, ब्राजिलसँग यसपालि त्यो क्वालिफायरमा चाहिँ 3 गोलले हारेछ है फाइनलमा। होइन त्यो त अब कहिले कहिले खेलमा यताउता भइहाल्छ, ब्राजिलको जुन पर्फर्मेन्स छ नि पछिल्लो समयमा एकदमै तनावपूर्ण भइरहेको छ, तनावपूर्ण भएर जितिराखेको, ब्राजिलको समर्थकहरू पनि एकदम निराश भइरहेको अवस्था छ होइन, त्यो भएको कारणले यसपालिको विश्वकप चाहिँ स्पेनले उचाल्नेमा म एकदमै विश्वस्त छु राजा भाइ। अब त्यसको लागि त अब कुर्नै पऱ्यो वर्ल्ड कप सकिने बेला। स्पेनको एउटा खेलाडी छ नि छवि हो कि के हो भन्ने कि, हाइट पनि हामी नेपालीसँगै मिल्ने, नाम पनि नेपालीसँगै मिल्ने कि, यक्स एबिआई हो, मान्छेले चाहिँ जाबी भन्दो रहेछ, मलाई त्यो छवि हो जस्तो लाग्छ कि, त्यो उसले छवि बनाइरहेछ कि स्पेनको, स्पेनको छवि त बनाएको छ खै यसपालि, के हो कि हो कि भनेपछि अझै पनि ब्राजिलले जित्छ जस्तो लाग्छ, के कुरा गरेर बाजी ठोक्ने हो। ल राज कसको समर्थन गर्ने, ब्राजिल भनेर चाहिँ स्पष्टसँगै ब्राजिल भनेर चाहिँ होइन, लक्ष्मणले आफ्नो चाहिँ बहुमत बनाउनुको लागि त्यसो गरिराखेको छ। वेल फ्रेन्ड, तपाईँसँग रमाइलो कुराकानीको साथमा तपाईँको मनमा के छ, कसले जित्ला जस्तो लाग्छ त्यो कुरो पनि भन्न सक्नुहुन्छ, सँगसँगै तपाईँको आफ्नो सन्देश, तपाईँको म्यासेज अनि तपाईँको सम्झना तपाईँको आफन्तजन प्रियजनको माझमा पुर्याउन हामी जुटेका छौँ। 0556 63 332 तपाईँको लागि खुल्ला गरेका छौँ, र अर्को लाइन पनि खुल्ला रहेको छ नि, कुन रे 33 को लाइन पनि हामी खुल्ला गरिरहेका छौँ, तपाईँ आउन सक्नुहुन्छ दुईटै लाइनमा 0556 63 332 63 333। वेल यति बेला भने राजले इसारा गर्नुभएको छ एउटा सङ्ग सुन्ने, त्यसपछि मात्रै साथीहरूको टेलिफोन लिने भन्ने इसारा गर्नुभएको छ, यसपछि छोटो सन्देशमूलक व्यवसायिक विश्रामतर्फ पनि लाग्नुपर्छ भन्ने इसारा पाएको छु होइन। वेल तपाईँ रेडियो अर्पण सँगै रहनु होला यति बेला भने यो सङ्ग। Yes, sir, in a song.

कहाँ मिल्ला केही तिमी सानो बाँकी मै सहुला केही तिमी सानो बाँकी मै सहुला। नमस्कार, म गायक हेमन्त शर्मा। यति बेला यहाँ सुन्दै हुनुहुन्छ यहाँको लोकप्रिय रेडियो स्टेसन रेडियो अर्पण 104.5 मेगाहर्ज। आहा खोलेको पानी बगेरे जाने बस्दैन एकै ठाउँ। यो विज्ञापनपछि पुनः स्वागत छ तपाईँलाई कार्यक्रम जस्ट फर इन्जोयमा। हामी जस्ट फर इन्जोयमा छौँ, प्रविधिबाट सहायता गर्दै हुनुहुन्छ राज पौडेलले, अनि म छु तपाईँको दिलको साथी राजन दिल गुरुङ। सन्डे एपिसोडमा तपाईँसँग कुराकानी गर्नको लागि आइसकेका छौँ 055-63-332 र 535-333 र यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्नुपर्ने हुन्छ। हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? भानुचोकबाट के भन्नुभयो? सागरजी अलिक सानो आइरहेको छ तपाईँको साउन्ड। यतिखेर ठिक छ, अनि के छ तपाईँको खबर सागरजी? खानपिन भयो? अनि कस्तो लागिरहेको छ तपाईँलाई वर्ल्ड कप विशेष चाहिँ? अनि यसपालिको 2014 वर्ल्ड कप चाहिँ कसले उचाल्ला जस्तो लाग्छ, कसले लिएर जाला जस्तो लाग्छ? त्यही त, ब्राजिललाई नै सपोर्ट गरिन्छ। लक्ष्मण हारे यार, समर्थन गर्न पाउनु त पऱ्यो नि त एक न एकजनाको त होइन? होइन, स्पेनको गरिरहेको थियो, खालि ब्राजिलकै सपोर्ट आउने कि। सागरजी, सागरजी अनि कस्तो खेल्ला जस्तो लागिरहेको छ त नि यसपालि ब्राजिलले? पक्कै पनि अब ब्राजिल फुटबल भनेपछि ब्राजिल र फुटबल प्रायः नै मानिन्छ ब्राजिललाई। र फुटबलको उपाधि यदि वर्ल्ड कपको उपाधि सबैभन्दा बढी उचाल्ने अब राष्ट्र पनि ब्राजिल नै हो, पाँचचोटि उचालिसकेको छ। त्यसमाथि पनि अब अहिले उसको होम ग्राउन्डमै अहिले फुटबल हुँदैछ दोस्रो सपोर्ट उसलाई, होइन? त्यसमा पनि नेमार जस्तो स्किल भएको प्लेयर पनि छ, त्यो धेरै बढी चढाउ गर्नु पर्दैन राजन है। अब ठिकै छ सागरजी, तपाईँ के कारणले चाहिँ ब्राजिलको समर्थन गर्दै हुनुहुन्छ, कुन पक्ष चाहिँ तपाईँलाई ब्राजिलको मन पर्यो? तर अहिले चाहिँ एकदमै नयाँ प्लेयरहरू पनि छन् सागरजी, होइन? पछिल्लो गेमहरू जुन प्र्याक्टिस म्याचहरू छ नि, त्यो चाहिँ एकदम कमजोर कमजोर देशसँग पनि एकदमै कष्टप्रद कठिन तरिकाले जितिरहेको छ है, त्यो विषयलाई तपाईँले कसरी हेर्नु भएको छ सागरजी? जब खेल आउँछ हामी आशा गरौँ सागरजी, सागरजी आशा गरौँ, तर हाम्रो देशले चाहिँ अब के भन्छ नि, हुने बिरुवाको चिल्लोपात त्यो खेल देखाउँछ भन्ने आश थियो सबै समर्थकको, ब्राजिलको होइन, निराश भएको चाहिँ महसुस भइरहेको छ सागरजी होइन। स्पेनको पनि नाम आएको छ है, हुन्छ सागरजी। अनि कुनै सन्देश अनि सम्झना छ भने पनि राख्न सक्नुहुन्छ। हुन्छ सागरजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले छुट्टिन्छौँ, नमस्कार, ओके बाई बाई सागरजी। भानुचोकबाट सागर आउनुभएको थियो, तर उहाँको छ नि ब्राजिलको समर्थनमा उहाँ बसिरहनु भएको छ, तर कता कता होइन उहाँलाई पनि चाहिँ त्यो पछिल्लो के भन्छ नि हार छ नि, जुन पछिल्लो हार छैन के, हार छैन कि, हैन सागरले बराबरको छ के, सागरजीले देशले हैन, ठीक छ, अहिले कोही साथी हुनुहुन्छ नि, त्यसपछि फेरि कुराकानी गर्छौँ, को हुनुहुन्छ उहाँलाई पनि स्वागत गर्छौँ। हजुर नमस्ते। हेलो हजुर नमस्ते। नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुब्बा चोकबाट अनिस खनाल, अब ट्याक्कै भनिहाल्नुहोस् है अनिसजी, तपाईँ कुन देशको समर्थन गर्दै हुनुहुन्छ यसपालि? स्पेनको। यस, बराबर भइरहेछ हो कि होइन अनिसजी? के छ अरू नयाँ नौलो? अनि स्पेन तपाईँको रोजाइमा कसरी, लक्ष्मणले रोजेर हो कि? राम्रो खेल्छ है, स्क्वाड एकदम तगडा छ नि स्पेनको अहिले त, अब राजन पनि अब हामीतिर आइसक्यो। होइन होइन, म ब्राजिलतिर नै सपोर्ट गरिराखेको छु, किनभने मलाई सानैदेखि मन पर्ने टिम पनि हो, बच्चैदेखि होइन, बच्चैदेखि। स्पेनमा अब नेपाली खेलाडी पनि छवि होइन अनिसजी? ए जावी पो हो कि, त्यो स्पेनरकै हो, स्पेनकै हो कि है, साँच्चै मलाई त छवि जस्तै लाग्छ कि, त्यसको हाइट पनि छैन, हेर्नुहोस् होइन, हामी नेपाली जस्तै कि, सानो कदको मान्छे, त्यही भएर चाहिँ मैले त्यसलाई त छवि भनेर पढ्दो रहेछु कि। अनिसजी, राजनलाई चाहिँ मैले भनिसकेको छु, यसपालि चाहिँ डेभिड भिल्लाले केही गर्छन्, यसपालि चमत्कार गर्छन् भनेर भनिसकेको छु, आत्तिसकेको छ कि। योभन्दा अगाडिको वर्ल्ड कपमा पनि त्यसैले डेभिड भिल्लाले नै केही गरे हो होइन, टाङ्गु नै छिरेर भयो नि, हान्नुहोस् कि बालु त्यो मान्छे, त्यही त त्यस्तो है। अब यहाँ राजन एकदमै थुरुरु कामिसक्यो अहिले, अहिलेदेखि अब त्यो स्पेन र ब्राजिलको गेम के हुने होला भनेर होइन, होइन अनिसजी बिचमा छुट्टिनु भएको छ, अब त्यो त त्यतिखेर षड्यन्त्र भइरहेछ जस्तो लागिरहेको छ राजनको, त्यस्तो होइन, गर्न सक्ने खड्यन्त्र राजले गर्ने हो होइन, समर्थक आयो भने होइन, त्यस्तो होइन, त्यो चाहिँ मलाई लागिरहेछ है अहिले, के हो राज, कुरा के हो? होइन राजको पनि त्यो इच्छा होइन है, कहिलेकाहीँ नेटवर्कमा प्रब्लम पनि हुनसक्छ, त्यसैले गर्दा पनि हो। अब यहाँ कुरा गरौँ, 160 जनामध्ये चाहिँ स्पेन चाहिँ 11 जनाले रोजेको पाइयो, तथ्याङ्कले त जे पनि भन्छ होइन, तथ्याङ्क होइन, तथ्याङ्क यो यो छ नि, स्वीकार नसकेको के, होइन स्वीकार नसके भन्दा पनि अब स्पेनको अब सबै कुराहरू होइन राम्रो छ के, हाइट हामी नेपालीको जस्तै छ होइन, ठिकै छ, अब 10 मिनटभित्र अब के अरे ब्राजिल छोडेर स्पेन आउँछ भने ठिकै छ, दिस इज नट पोसिबल होइन, भन्नुभएको थियो नि अघि के अरे सागरजीले भन्नुभएको थियो, 101% पनि म ब्राजिलकै छु, जस्तो के भन्छ नि, यो म्याच खेलिरहेछ नि, यो वार्म अप म्याच, त्यसमा चाहिँ एकदमै राम्रो जित निकालिरहेको छ, त्यो कारणले पनि स्पेनका समर्थकहरू एकदमै खुसी भइराखेका छन्, त्यो त निराश बनाइरहेको छ नि पछिल्लो समय, निराश त कति पनि छैन, किनभने अघि सागरजीको कुरामा सहमत होइन, कसैलाई पनि त्यो एउटा अनुभव हुन्छ नि, त्यो अनुभव चाहिँ पहिले मारिदिन नखोजा मात्रै हो ब्राजिल, त्यो ब्राजिलको खेल कस्तोसम्म हुन सक्छ, हारिसकेपछि भन्नाले हार जस्तै भनौँ न, अब 1-0 भनेको त एकदमै जित भनेको जित हुन्छ कि अलिक मुड्किल नाक साग भत्किनेर दिन्छ नि पाइएन है अब जिरो भनेको त धेरै जित त जिते भन्ने यार कष्टप्रद के त्यहाँनिर टसै गरेर जिते पनि जित हो के त्यो भएको कारणले चाहिँ ब्राजिलको छैन क्या सम्भावना किन बेकारी यो उभिरहेको छ राजन म त्यो सम्भावना भन्दा पनि उत्कृष्ट खेल चाहिँ ब्राजिलले नै खेल्छ र त्यसपछि भनेको स्पेन होइन अगाडि आइरहेको छ होइन स्पेन होइन बरु अर्जेन्टिनालाई चाहिँ एकदम 35 जनाले चाहिँ एकदम भोट गरेका छन् 160 जना ऱ्याङ्किङको कुरा गर्ने हो भने स्पेन चाहिँ 1 नम्बरमै छ कि छ छ होइन यसपालि तलै झर्नु पनि त सक्छ नि होइन त्यो त हेर्नु बाँकी नै छ नि त्यो भएको कारणले अब यसपालि चाहिँ अब स्पेनले जित्छ होइन राजन दुई मत छैन यसमा ब्राजिल समर्थन गरेर कुनै फाइदै छैन होइन भोलि गएर चाहिँ समाचारमा आउला अरे लिग चरणमै ब्राजिल बाहिरियो भने यसो ब्राजिलले जित्नै पर्छ भन्ने पनि छैन त्यहाँनिर चाहिँ डेभिड लुइसको चाहिँ डिफेन्सिभ हेर्नका लागि नेमारको त्यो फरवार्ड स्किल हेर्नको लागि र क्युपिआरबाट खेलेका किपरको त्यो किपिङ हेर्नको लागि तिनजनाको मात्रै गेम हेर्दा पनि पुग्छ कि ल ठिक छ समग्र टिमको पनि हेर्नु पर्दैन होइन अब समयले फरवार्ड डिफेन्स र किपर यो तिनजना भयो भने नि तपाईँको स्पेनसँग खेल्न सक्छ कि जस्तो लाग्छ होइन हो हामीले कार्यक्रममा रमाइलो पनि गर्ने प्रयास गरेका हौँ यो समर्थन जसलाई जसले पनि गर्न पाउँछ होइन यसमा कुनै प्रेस चाहिँ छैन यति बेला भने कार्यक्रमबाट बिदा लिनुपर्छ भन्ने इसारा पनि पाएका छौँ हामीलाई फोन गर्नुभयो भानुचोकदेखि सागर भट्टराई सुभाष चोकदेखि अनिश खनाल त्यसो त हामी 2014 वर्ल्ड कप विशेष कार्यक्रमहरू पनि लिएर आउँछौँ होला सायद होइन लक्ष्मण रुम भन्नै जित्छौँ लिएर आउँछौँ त्यसको लागि अब तयारी पनि गरिराखेका छौँ होइन तपाईँको मागअनुसार हामी कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने पनि जसरी भन्नुहुन्छ त्यही अनुसारले पनि हामी अगाडि बढ्छौँ अब भने कार्यक्रमबाट बिदा लिनुपर्ने हुन्छ यति जेलसम्म रेडियो अर्पण 104.5 MHz सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.in फिल्म सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँलाई पनि धन्यवाद सागर भट्टराई भानुचोकदेखि आउनुभएको थियो सुभाष चोकदेखि अनिश खनाल उहाँहरूलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछौँ र हाम्रो आवाजलाई तपाईँसँग पुर्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राज पौडेललाई पनि विशेष आभार व्यक्त गर्दै म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म लक्ष्मण सापकोटा जस्ट फर इन्जोयको एपिसोडबाट बिदा हुन्छौँ हवस् त नमस्कार तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान 9:30 बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो 1 बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ वरिष्ठ हाड जोडी तथा नसा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह्न 12 बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मंगलबार दिउँसो 1 बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार 1 बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान 10 बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो